जलेको छ मुटु मेरो, चर्केको छ छाती, किन पर्छ वज्रपात मेरै देश माथि, कहिले बाढी कहिले पहिरो, कहिले भुइँ चालो, स्वर्ग जस्तो मेरो भूमि उजड लाग्न थालो, किन दैव पटक पटक यस्तो पीडा दिन्छ, पानीसम्म भन्न नपाई मान्छेको ज्यान लिन्छ, अनेक थरी सुविधा त मेरै देशमा छैन, सङ्कट पर्दा उद्धार गर्ने सामानहरू होइन, सानो सानो देश मेरो, सानो सानो घर छ, उपचारै नपाएर सयौँ मान्छे मर्छ, लाखौँ सपना बोकेका सयौँ मान्छे दायो, जो छ हो छो उसलाई हो छो भने जस्तै भयो, जो छ हो छो उसलाई हो छो भने जस्तै भयो। पनि नसोचेको दुःख परेको छ, तिन करोड नेपालीको आँसु झरेको छ, नेपालको एउटा कुना जब मान्छे रुन्छ, सारा नेपालीको मुटु फुट्ला जस्तो हुन्छ, मेरै देशमा कोरिएको वीरताको गाथा, अब सबले जोड्नु पर्छ मानवताको नाता, जुटौँ सारा नेपाली हो दुःख भगाउन, घाइते भाका मनातन मलम लगाउन, मलेसिया साउदी कतार भनी सिक्किमतिर, जा रहिनी नेपालीको एउटै हुन्छ पिर, आयो आयो उद्धार अनि निर्माण गर्ने बेला, हामीले ना गरे काम कसले गरिदेला, आर्थिक सहयोग भौतिक सहयोग गरौँ माया पनि, ताकि गर्व गर्न पायोस् नेपाली हौँ भने, ताकि गर्व गर्न पायोस् नेपाली हौँ भने। हिमालको भए नि पहाडको भए नि तराईको भए नि, हामीलाई एउटै भन्न मन लाग्छ, नेपाली नेपाली जय जय जय नेपाल, हामीलाई एउटै भन्न मन लाग्छ, नेपाली नेपाली जय जय जय नेपाला।